होइन के आउँछ रे कुन रेडियोमा आउने हो आमा बुबा दाजु भाइ दिदी बहिनी सब सँगै बसी सुनौ हजुर लोक चौतारी अब मेला पाता सुख दुख घाँस काट्दा नि वनमा हि लोक संगीत गुन्जिरहन्छ हर पल हाम्रो मनमा सबै खाले बच्छन् गीत गाउँछ हर वन पाखा तपाईँ हाम्रै मनमोटुमा बस्न सफल भाका सबको मनमा उमङ्ग छाइसक्यो लोक चौतारी घर घरमा आइसक्यो सबको मनमा उमङ्ग छाइसक्यो लोक चौतारी घर घरमा आइसक्यो लोक चौतारी घर घरमा आइसक्यो रेडियो मिरमिरे 89.4 मेगाहर्जमा अब प्रस्तुत हुँदैछ कार्यक्रम लोक चौतारी। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अनि हिमालदेखि तराईसम्मका लोकगीत लोक संस्कृति र यिनै कलाकारहरू राष्ट्रका अमूल्य सम्पत्ति हुन्। नमस्कार नमस्कार। कार्यक्रम लोक चौतारीको पर्खाइमा रहनुहुने तपाईँ अनन्य श्रोता महानुभावमा यो कार्यक्रम प्रस्तुता राजु बहराको सदाको श्रृङ्खलामा जस्तै आज पनि तपाईँ हामी आफ्नै गाउँ बस्ती कुना कन्दरामा घन्किने भाकाहरू प्रस्तुत गर्नका लागि हाजिर भइसकेको छु। रेडियो मिरमिरे 89.4 मेगाहर्ज काठमाडौँबाट, सामुदायिक रेडियो पालुङ एफएम 107.2 मेगाहर्ज मकवानपुरको पालुङबाट, रेडियो मर्निङ स्टार 90 मेगाहर्ज नेपालगञ्जबाट, सामुदायिक रेडियो जागृति एफएम 87.9 मेगाहर्ज विराटनगरबाट, रेडियो धनकुटा 106.2 मेगाहर्ज धनकुटाबाट, रेडियो गणतन्त्र राप्ती एफएम 95.1 मेगाहर्ज दाङ गराईबाट, गेमी एफएम 94.3 मेगाहर्ज रुकुमबाट, 91.9 मेगाहर्ज तहलका एफएम सल्यानबाट, 89 मेगाहर्ज रामज्ञानु एफएम बर्दियाबाट, 103.4 मेगाहर्ज शक्ति एफएम हेटौँडाबाट, 107.8 मेगाहर्ज रेडियो झिलमिला खनसनपुरबाट र 94.8 मेगाहर्ज रेडियो चौरजहारी रुकुमबाट, साथमा इन्टरनेट अनलाइन www.radiomirmire.com.np मार्फत पनि प्रस्तुति लोक चौतारीलाई यहाँहरूले लगइन गरेर विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ। साथमा फेसबुक लाइभ अन्तर्गत पनि यति बेला धेरै मित्रहरूले हामीलाई हेरेर साथ दिइरहनु भएको छ। तपाईँ धेरै मित्र आजको यो बसाई लोक चौतारीमा म कर्णप्रिय गीत सङ्गीतहरूद्वारा यहाँहरूलाई साङ्गीतिक आनन्द प्रदान गर्नेछु र यहाँहरूको सन्देशलाई पनि म लिनेछु। मैले सदाको प्रस्तुतिमा जस्तै छुट्टै एउटा स्टाटस अपडेट गरिनँ आजको प्रस्तुतिमा, किनकि दुईवटा स्टाटस अपडेट गरिरहँदाखेरि सार्थकता रहँदैन जस्तो मलाई लाग्यो र त्यसैले फेसबुक लाइभ अन्तर्गत नै यहाँहरूका सन्देशहरूलाई म आजको प्रस्तुतिमा समेट्नेछु। हामीलाई सन्देश पठाउनु होला, मैले यति बेला प्रस्तुत भइरहेको छु फेसबुक लाइभ अन्तर्गत र त्यसैको कमेन्ट बक्समा आएर यहाँहरूले आफ्ना सन्देशहरू छोड्न सक्नुहुनेछ। म क्रमशः यहाँहरूका सन्देशहरूलाई पनि वाचन गर्दै गर्दै आजको बसाई लोक चौतारीलाई सिङ्गार पटार गर्नेछु। यहाँहरूको सन्देशहरूलाई लिउँला, केही बेरमा छोटो मिठो सन्देश पठाउनु होला र ती सन्देशहरूद्वारा यहाँका आफ्ना साथीहरूको सम्झना पनि हुनेछ र गीत सङ्गीतहरूको पनि आनन्द लिनुहोला भन्दै कार्यक्रमको प्रथम साङ्गीतिक कोसेली स्वरूप भने म गोर्खा जाने पुल बोलको भागाबाट प्रस्तुतिको सङ्गीतमय शुभारम्भ गर्छु। मनु गोर्खाली र नुमा साई अनुमाको सुमधुर स्वर रहेको छ यो भाकामा। लय शब्द रुद्रप्रसाद सिलवाल नारायण सिलवालको र थेगो सन्तोषी राईको रहेको छ। प्रस्तुति लोक चौतारीको प्रथम साङ्गीतिक कोसेली स्वरूप मित्र यो भाका म प्रस्तुत गर्छु। तनहु अकला अनलाइन रोधी घरको यो प्रस्तुति भनेर यो साङ्गीतिक कोसेली हामीलाई प्राप्त भएको छ, त्यसैले कार्यक्रमको प्रथम साङ्गीतिक कोसेली स्वरूप यो रमाइलो भाकामा प्रस्तुत गर्छु। त्यसपछि भने अन्य मन्द बिटका भाकाहरू प्रस्तुत गर्दै हामी अगाडि बढाउँला, यहाँहरूका सन्देशलाई पनि हामी प्रस्तुतिमा समावेश गरौँला। हामीलाई सुनेर अनि फेसबुक लाइभ अन्तर्गत हेरेर साथ दिँदै गर्नुहोला। जाने फुलैको काखैमा भेटे माया बस्यो नि आँखैमा खैले निमा गोर्खा जाने फूल नगर्ने यो संसारमा माया लाउने फुलैको काखैमा भेटे माया बस्यो नि आँखैमा खैले निमा गोर्खा जाने फूल नगर्ने यो संसारमा माया लाउने फुल मित्रहरू, कार्यक्रमको प्रथम साङ्गीतिक कोशेली स्वरूप यस भाकालाई प्रस्तुत गरिसकेपछि म अब फेसबुक लाइभ अन्तर्गत प्राप्त भएका सन्देशहरूलाई वाचन गर्नेछु। धेरै सन्देशहरूको थुप्रो भइसकेको छ, त्यसैले धेरै सन्देशहरू पछाडि परेको अवस्था छ, र पनि म कोसिस गर्नेछु ती सन्देशहरूलाई समेट्नका लागि। नारायण सिलवालजीले पनि यो प्रस्तुतिलाई सेयर गरेर साथ दिइरहनु भएको छ, र त्यसै गरी प्रिन्स रविनजीले हामीलाई सन्देश पठाउनु भएको छ। सन्देश अलि पछाडि परेको छ, उहाँको सन्देशलाई मैले यहाँहरूमाझ वाचन गर्नका लागि अलि असमर्थ रहेँ, किनकि धेरै सन्देशहरूको थुप्रोले अलि पछाडि पुग्यो र मलाई अगाडि निकाल्नको लागि अलि समस्या नै भयो। सुविता आलेजीले पठाउनु भएको छ सन्देश, नमस्ते दाई, म सुविता आले मगर भनेर भन्नुभएको छ। अब बज्ने गीत सबै साथीहरूलाई सुनाउन चाहन्छु, घर ओखलढुङ्गा हो, अहिले मलेसियामा लाइभ हेरिरहेको छु भनेर भन्नुभएको छ। त्यसै गरी राजेन्द्र राजजीले यो सन्देश पठाउनु भएको छ, राजेन्द्र राज घोरासैनीजीले, नमस्कार हजुर, म मलेसियाबाट म पनि सुन्दैछु भनेर भन्नुभएको छ। मेनुका दाहालजीले पनि हेरिरहनु भएको छ, सौगात आले मगरजीले पनि हेरिरहनु भएको छ, पूजा पुरी बहिनीले पनि हेरिरहनु भएको छ, गोमा कटुवालले पनि हेरिरहनु भएको छ, सौगात आशकजीले पनि हेर्दै हुनुहुन्छ। त्यसै गरी इसाम गुरुङजीले नमस्ते दाई, म पनि सुन्दैछु अनि हेर्दैछु भनेर भन्नुभएको छ। यो कार्यक्रम रामेछापमा पनि सुन्न पाइएन है, पाइया छ है भनेर भन्नुभएको छ, धन्यवाद। यो कार्यक्रम रामेछापमा पनि सुन्न पाइएन छ, उहाँले लेख्नुभएको यो मैले बुझिनँ, धन्यवाद सन्देशको लागि। रमेश बस्नेतजीको सन्देश मलाई प्राप्त भएको छ, नमस्ते सम्पूर्ण रेडियो मिरमिरे सुनेर बस्नुहुने मित्रहरूलाई, र अब बज्ने भएका म सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भनेर भन्नुभएको छ। दिदी बहिनी दाजुभाइ सबैलाई एकमुष्ट रूपमा भनेर भन्नुभएको छ, धन्यवाद सन्देशको लागि। त्यसै गरी के छ दाई नयाँ काठमाडौँ को खबर भनेर भन्नुभएको छ, एकदम ठिकठाक छ। यो सन्देश सिद्धान्त बोहराको, किशोर आचार्यको सन्देश पनि मलाई प्राप्त भएको छ, नमस्कार दाजु, अब बज्ने गीत मलाई चिन्ने सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भनेर उहाँले यो फेसबुक लाइभ अन्तर्गत मलाई सन्देश पठाउनु भएको छ। त्यसै गरी धेरै सन्देशहरू आइरहेका छन्, मलाई सन्देश पढ्नको लागि अलिक समस्या भएको छ, थुप्रिरहेको छ सन्देश, अलिक पछाडि पनि पुगिसकेको छ। नमस्ते दाई, कार्यक्रम सुनिरहेको छु, हेरिरहेको पनि छु भनेर गोमा खटुवाल बहिनीले पनि सन्देश पठाउनु भएको छ, धेरै मित्रहरूले सेयर गरेर पनि साथ दिइरहनु भएको छ, पविराज भुषालजीले अनि त्यसै गरी पूजा पुरीजीले। अर्को सन्देश म पढ्छु, आइतराम गौरवजीको सन्देश मलाई प्राप्त भएको छ मित्र, उहाँले लेख्नुहुन्छ, हेलो दाई नमस्ते, म आइतराम गौरव हो, घर दाङ र हाल परदेशी भूमि कुवेतबाट हो। आज मेरो भाइको छोरा रेशमको जन्मदिन परेको छ, जन्मदिनको लाखौँ लाख शुभकामना व्यक्त गर्दै अब बज्ने भाका सुनाउन चाहन्छु भनेर उहाँले यो सन्देश चयन गर्नुभएको छ। अर्को पनि सन्देश रहेको छ हेमप्रसाद भट्टजीको, नमस्कार राजुजी, म नि हजुरको कार्यक्रम हेर्दैछु अनि सबै साथीहरूलाई अब बज्ने भाका सुनाउन चाहन्छु भनेर सन्देश लेख्नु भएको छ। अर्को सन्देश सौगात जुना आले मगरको, नमस्ते सर, म सौगात आले मगर हो, धादिङ मैदी र हाल अहिले साउदी अरबबाट कार्यक्रम हेर्दै छु भनेर भन्नुभएको छ। र अब बज्ने भाका सबै साथीहरूलाई सुनाउन चाहन्छु भनेर भन्नुभएको छ। कम्प्युटरको मोनिटर अलिक पर भएको हुनाले गर्दाखेरि मलाई अलिक नाम पढ्न पनि अलिक असहज भएको छ। आरजे रामचन्द्र नेपाली भाइ किरण सौगात पुन अनि त्यसै गरी जुना श्रीष मगर दिदी मौसम गुरुङ दाईलाई लगायत फेसबुकका सबै साथीहरूलाई अब बज्ने भाका सुनाउन चाहन्छु भनेर भन्नुभएको छ। एउटा सन्देश पढ्छु अनि गीत सङ्गीत बजाउँछु। यति बेला रचना लामाको सन्देश। नमस्ते दाई, म रचना हो, काठमाडौँ लाजिम पार काठमाडौँबाट अब बज्ने कार्यक्रम सुन्दैछु। सबैमा बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्दछु र विशेष तपाईँलाई र जापानमा रहेको मेरो दिदी प्रीति लामा रेजिना अनि अलि बिरामी भएको जानकारी प्राप्त भएको छ, उसलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु भनेर भन्नुभएको छ। र आत्मीय विजय लामा मलेसियामा रहेको प्रिय भाइ देवराज आदरणीय दिदी विष्णु कलालाई र त्यसै गरी शर्मिला लामी छाने सपना अरुणा सम्झना समीर अनि त्यसै गरी खुसी झरना हर्का विक्रम विद्या सुरेन्द्र सोनाम र सबै साथीहरूलाई सुनाउन चाहन्छु भनेर यो सन्देश उहाँले पनि पठाउनु भएको छ। अब गीत नै बजाउँछु। धेरै सन्देशहरू आएका छन्, छुटेका पनि छन्, मलाई थाहा छ। यसरी हामीले पढ्दै जाँदाखेरि छुटेको खण्डमा म क्षमा चाहन्छु। यहाँहरूको माया नै अपरिहार्य रहेको छ प्रस्तुति लोक चौतारीलाई। यहाँले यति धेरै सम्झना गरेर पठाउनु भएको छ सन्देशहरू, म वाचन गर्ने भन्ने कोसिस गर्नेछु। हामीलाई हेरेर अनि सुनेर साथ दिनुहोला भन्दै अब म अर्को एउटा भाका प्रस्तुत गर्छु। अब त गाउँमै गइन्छ बोलको भाका लिएँ प्रस्तुति लोक चौतारीमा। यो भाका रामकुमार कार्कीको नाममा बजारमा आएको छ, आवाज रहेको छ रामकुमार कार्की अनि रेखा लामाको, लय कृष्ण थापाको, शब्द रहेको छ कुमार कार्कीको। म्युजिक ब्याङ्क प्राइभेट लिमिटेडले बजारमा ल्याएको छ यो भाकालाई। प्रस्तुति लोक चौतारीमा दोस्रो साङ्गीतिक कोसेली स्वरूप अबलाई यो भाका सुनाऊ। प्रस्तुति लोक चौतारी सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ। भीम रस्ताकोटी मगरजीले पनि म पनि हाजिर भएँ है भनेर यो सन्देश पठाउनु भएको छ, धेरै धेरै धन्यवाद। रञ्जित गुरुङजीले पनि हेर्दै हुनुहुन्छ, दर्शन नमस्ते दाजु, म पनि सुन्दैछु अनि हेर्दैछु भनेर सन्देश पठाउनु भएको छ। टङ्कबहादुर दुलालजीले पनि नमस्ते राजु दाई, म पनि धोवा कतारबाट हेर्दैछु, अपवजनी गीत सबैलाई सुनाउन चाहन्छु भनेर यो सन्देश लेख्नु भएको छ। त्यसै गरी आवास देवकोटाजीले पनि हेर्दै हुनुहुन्छ प्रस्तुति लोक चौतारीलाई, उहाँले भन्नुभएको छ हेलो हाई नमस्ते दाई भनेर भन्नुभएको छ। म आवास देवकोटा, मेरो घर रोल्पा भई हाल भने साउदी अरबबाट, प्रिय सानुले धोका दिन रक्सी पिए मैले खाएको, बाँकी सन्देश पछि लेख्छु, झ्यापमा छु अहिले भनेर भन्नुभएको छ। होइन अब बज्ने गीत मार्फत रेडियो सुनेर बस्नुहुने सबै साथीहरूलाई रे उहाँले मिठो सन्देश लेख्नु भएको छ। मौसम गुरुङजीले हेर्दै हुनुहुन्छ अनि त्यसै गरी राज राणाजीले पनि हेर्दै हुनुहुन्छ, लेख्नुहुन्छ नमस्ते राजु दाई, अब बज्ने गीत मलाई राज राणा भनेर चिन्नुहुने सबै साथीहरूलाई सुनाउन चाहन्छु भनेर भन्नुभएको छ। बिछोड यात्री किरणजीको सन्देश, राजु दाई म पनि लोक चौतारी हेर्दैछु भन्नुभएको छ, पहिलाका समयमा लोक चौतारी सुन्दैछु भनेर सन्देश पठाउनु पर्थ्यो, अहिले त प्रविधिको विकासले हेर्दैछु भन्दाखेरि उपयुक्त हुने भइसकेको छ। अब हामी मित्र जुन बिना तारा हुन्छ एक्लै रातैमा यो भाका प्रस्तुत गर्दै कार्यक्रमको मध्यान्तरमा जान्छौँ। म धेरै सन्देशहरू वाचन गर्नेछु, आज त म एकदमै वास्तवमा नढाँटी भन्दाखेरि यहाँहरूको सन्देशको ओइरोले झिलिमिली भएको छु। तुरुन्तै धेरै सन्देशहरू आएका छन्, धेरै सन्देशहरू पछाडि पनि परे, कसरी सबै सन्देशहरूलाई समेट्ने अन्यलमा रहेको छु, र पनि म कोसिस गर्नेछु, मलाई सुनेर साथ दिनुहोला भन्दै विक्रम परियार अनि कोपिला छिनालको स्वर प्रस्तुत हुँदैछ लोक चौतारीमा लय र शब्द रहेको छ। महेन्द्र रणपालको यो भाकालाई शिवदर्शन डिजिटल प्राइभेट लिमिटेडले बजारमा सर्वत्र उपलब्ध गराएको छ प्रस्तुति लोक चौतारीमा। अबलाई यो भाका म प्रस्तुत गर्दै कार्यक्रमको मध्यान्तरमा जान्छु, कार्यक्रमको मध्यान्तर पश्चात पुनः यसै गरी नै यहाँहरूमा आज हाजिर हुन आउँला। हामीलाई हेर्दै अनि सुन्दै गर्नुहोला। मूल बाटो फेरैबो, मूल बाटो फेरैबो, चोखो माया लागेको धेरैबो, जुन बिन तारा हुन्छ एक्लै रातैमा, चिनी हालो मायाको चौपारी, जुनी भर बाँच्ने छु म तिम्रो साथैमा।